बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल हेर्दा आकर्षक देखिने ती गुलाब बोकेर हेर्दा आकर्षक देखिने ती गुलाब बोकेर नआऊ प्रेमको बहानामा नकाब बोकेर प्यार गर्न नजान्दा म पागल भएको छु प्यार गर्न नजान्दा म पागल भएको छु कसरी बाँचुला मनमा तनाव बोकेर नआऊ प्रेमको बहानामा नकाब बोकेर मान्छेको रूप लिएर जब बच्चा जन्मिन्छ मान्छेको रूप लिएर जब बच्चा जन्मिन्छ घाँस बाँस र कपासको अभाव बोकेर नआऊ प्रेमको बहानामा नकाब बोकेर किनारामा मौन बसेर यस्तो सोच्दैछु किनारमा मौन बसेर यस्तो सोच्दैछु किन उर्लिन्छन् नदीहरू बहाव बोकेर नआऊ प्रेमको बहानामा नकाब बोकेर रुपियाँ पैसा बिना जीवन चल्दै चल्दैन रुपियाँ पैसा बिना जीवन चल्दै चल्दैन किन हिँड्छस् गजलमा लगाव बोकेर हेर्दा आकर्षक देखिने ती गुलाब बोकेर नआऊ प्रेमको बहानामा नकाब बोकेर आफ्नो ठेगाना नुवाकोट अर्घाखाँची लेख्नुहुने लालीगुराँस नारायण श्रेष्ठको गजल थियो यो यसलाई वाचन गरे मैले यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा पनि म गएको साताको बुलबुल धेरैले मन पराइदिनु भयो त्यसै गरी रात्रि गन्थन र सुमधुर हिन्दी उर्दू गजलहरूका साथ आइपुगेको छु आज पनि उस्तै परम्परा रहनेछन् प्रणय दिवस निकट छ युवा युवतीहरूका लागि विशेष रहने यो दिवसलाई नै लक्षित गर्दै आज पनि प्रेमका प्रसङ्गहरू नै कोट्याउँछौं जस्तो कि कोही प्रेमी आफ्नो प्रेमिकाको आभास गरिरहेछ ठिक आफ्नो सामु कुनै प्रेमिका आफ्नो प्रेमीको सामिप्यता खोजिरहेछ तर ऊ निकट छैन यो चुप घोप्टाएको जस्तो चकमन्न औँसीको अँधेरी रातमा तिमी छैनौ निकट र पनि लागिरहेछ तिमी मेरै निकट छौ बिल्कुल मसँगै जब जब आफ्ना आँखाहरू बन्द गर्छु लाग्छ तिमीलाई नै पाइरहेछु सामान्यमा तिमी उभिएको हुन्छौ यो चुप घोप्टाएको जस्तो चकमन्न रात भए पनि यो पूर्णिमाको रात हो यसमा तिमी छैनौ निकट र पनि लागिरहेछ तिमी मेरै निकट छौ बिल्कुल मसँगै जब जब आफ्ना आँखाहरू बन्द गर्छु लाग्छ तिमीलाई नै पाइरहेछु सामान्यमा तिमी उभिएका हुन्छौ उस्तै गरी उही मृदु मुस्कानका साथ सामान्यमा धेरै तस्विरहरू आउँछन् जान्छन् सपना हो सपनामा देखेका ती धुमिल दृश्यका चित्रहरूमा आउने प्रत्येक मानवाकृतिहरूमा म तिमीलाई चुन्छु यति बेला यो सुनसान रातमा सारालाई छोडेर मात्र एक्लै म तिमीलाई सुन्छु बस निकट राखेर तिमीलाई सुन्छु शहीद राईका शब्दहरूमा रघुनाथ शेठको संगीत अनि पिनाज मसानीको स्वर आँख जब बन्द किया करते हैं आँख जब बन्द किया करते हैं सामने आप हो करते हैं आँख जब बन्द जब बंद किया करते यात्रीको चलन अब मैले सिकिसकेको छु। अब सहाराको खोजी छैन। जति लामो यात्रा किन नहोस् तय गरिन्छ एक्लै एक्लै बस एक्लै। हामीले राहीका चलन सिकाए हम अकेले ही चला करते हैं। जीवन बीचमा कसैसँग चले पनि छेडेको यात्रा न हो न सुरुवात र अन्त्य त जहिले पनि एउटै रहन्छ। बिना कसैको साथ मात्र एक्लै सुरु गरिन्छ जिन्दगी अनि समाप्त पनि एक्लै गरिन्छ। बीचको यात्रालाई नै हामी संयोग ठान्छौँ र त्यही सहयात्रालाई जीवन ठानी चलिरहन्छौँ। सहयात्रा सधैँ प्यारो हुन्छ त्यसैले सहयात्रापछिको एकल पथलाई पनि यात्री चुनौती दिन्छ। उसको पूर्व स्मृतिमा रहेको सहयात्राको आडले एकल यात्राभरि मानिसका लागि ऊर्जाका काम गर्छन् ती सहयात्रामा बाँडिएका अनुभूतिहरूले। दिनभरि त सारा मानिस देखिन्छ चहल पहल देखिन्छ तर जब साँझ ढल्काँदै आउँछ त्यसपछि दुनियाँभरिका यादहरू आउँछन् ताँती लागेर। सम्झन्नभन्दा पनि पूर्व स्मृतिहरूले नयनहरू सजल बनाउँछन्। सारा यादहरू सम्झनाहरूको लहर छुट्छ मनभरि औडाहा फुट्छ। संसारभरिका सारा कुराहरू साँझ परेपछि म बसेको घरमा ताँती लागेर आउँछन्। लाग्छ यहाँ वेदनाको मेला लागेको छ। ढोकामा टाँसेर रुँदै बस्ने बाहेक अरू केही मन लागेको छैन। यस्तो लाग्छ कि अब त म पनि पागल हुँदैछु। ऐसा लगता है दीवारों से मिलकर रोना अच्छा लगता है हम भी पागल हो जाएंगे ऐसा लगता है दीवारों लगता है हम भी पागल हो जाएंगे ऐसा लगता है दीवारों से। कितने दिनों के प्यासे होंगे यारो सोचो तो, कितने दिनों के प्यासे होंगे यारो सोचो तो, शबनम का कतरा भी जिनको दरिया लगता है, शबनम का कतरा भी जिनको दरिया लगता है, हम भी पागल हो जाएंगे ऐसा लगता है दीवारों। पराया है किसको कैसे पत्थर मारूं, कौन पराया है, शीश महल में एक एक चेहरा अपना लगता है, शीश महल में एक एक चेहरा अपना लगता है, हम भी पागल हो जाएंगे ऐसा लगता है दीवारों से मिलकर रोना अच्छा लगता है, हम भी पागल हो जाएंगे ऐसा लगता है। उसले बोली राख्ने र मैले गर्ने तकदीरमा अलग थियो, उसले बोली राख्ने र मैले गर्ने तकदीरमा अलग थियो, उसको अनुहार सामान्य अर्कै र तस्वीरमा अलग थियो। मिलाउन खोजिरहेको थिएँ हाम्रो बेमेल सोचहरूलाई, मिलाउन खोजिरहेको थिएँ हाम्रो बेमेल सोचहरूलाई, तर लक्ष्य उसको सुखमा अर्कै मेरो पीरमा अलग थियो, उसको अनुहार सामान्य अर्कै र तस्वीरमा अलग थियो। तृष्णाहरू मधोसी बन्दो रहेछ सङ्घर्ष सोच्नेहरूलाई, तृष्णाहरू मधोसी बन्दो रहेछ सङ्घर्ष सोच्नेहरूलाई, तर प्यास उसको प्यालामा अर्कै मेरो नीरमा अलग थियो, उसको अनुहार सामान्य अर्कै र तस्वीरमा अलग थियो। म माटो देश समाज भन्छु ऊ रौनक सुख समृद्धि चाहर्छ, म माटो देश समाज भन्छु ऊ रौनक सुख समृद्धि चाहर्छ, तर दम्ब उसको झुक्नुमा अर्कै मेरो शिरमा अलग थियो, उसको अनुहार सामुन्य अर्कै र तस्वीरमा अलग थियो। चुडिनेछ जीवनमा भन्छु खरानी भई भुइँमा बिच्छिनु छ, चुडिनेछ जीवनमा भन्छु खरानी भई भुइँमा बिच्छिनु छ, र सास उसको रोगमा अर्कै मेरो समीरमा अलग थियो, उसले बोली राख्ने र मैले गर्ने तकदीरमा अलग थियो, उसको अनुहारमा सामुन्य अर्कै र तस्वीरमा अलग थियो। यो गजल जावलाखेल निवासी मार्पो लामाको गजल थियो, यसलाई वाचन गरेर सुनाएँ मैले। अब अर्को एउटा गजल छ मेरो हातमा, यसलाई वाचन गर्छु म। यो गजल पठाउनु भएको छ त्रिलोचन चुवेदीले, ठेगाना लेख्नु भएको छैन। खै के बुझ्न खोज्छ होला त्यो एक्ली नारीबाट, खै के बुझ्न खोज्छ होला त्यो एक्ली नारीबाट, केही बुझ्न आएको रहेछ बटुवाली पारीबाट, पेट पाल्न गाउँ डुलेर हिँड्छन् थाप्दै माग्नेहरू, पेट पाल्न गाउँ डुलेर हिँड्छन् थाप्दै माग्नेहरू कहाँ जोगी भइन्छ हजुर पिताम्बर र दारीबाट केही बुझ्न आएको रहेछ बटुवाले पारीबाट मेहनत र पसिनाको भनी क्यारी चिन्छ होला मेहनत र पसिनाको भनी क्यारी चिन्छ होला मुसाले नि खान्छ अन्न किसानकै भकारीबाट केही बुझ्न आएको रहेछ बटुवाले पारीबाट यो त स्वार्थी सहर हो सुन्ने बुझ्ने कोही छैन यो त स्वार्थी सहर हो सुन्ने बुझ्ने कोही छैन किन रुन्थ्यो न्याउली चरी गाउँको झैँ घारीबाट केही बुझ्न आएको रहेछ बटुवाले पारीबाट भूलवशले गेटमा पुग्दै हप्की दप्की सुन्नुपर्छ भूलवशले गेटमा पुग्दै हप्की दप्की सुन्नुपर्छ भेट्नै आउँछन् गाउँमा त मेलो छाडी बारीबाट खै के बुझ्न खोज्छ होला त्यो एक्लै नारीबाट केही बुझ्न आएको रहेछ बटुवाले पारीबाट यो गजल त्रिलोचन चुवेदीको मैले वाचन गरेको थिएँ यसभन्दा अघि बजेको साङ्गीतिक गजलमा दिल र दीवारका कुरा आए दीवारका कुरा छोडे पनि दिलका कुरा अझै छुटेका छैनन् जिन्दगीका कुरा दिलका कुरा छुट्दैनन् पनि जिन्दगी एउटा यात्रा हो यो यात्रा अवधिभर दुईटा कामहरू भइरहन्छन् दिल लगाउनु र दिल जलाउनु दिल लगाउनु अर्थात् कसैसँग आबद्ध हुनु अनि दिल जलाउनु फेरि छुट्टिनु र बिछोडका पीडा खप्नु भावनात्मक पीडाले सायद शारीरिक पीडाभन्दा बढी पोल्छ त्यसैले वियोगी प्रेमी या त साहित्य कलामा जान्छ या सङ्गीतमा जान्छ मैले पनि प्रेमको बाजी हारेको छु त्यसैले जिन्दगी एकपटक त पनि प्रयोग गर्न माथि दिल लगाना दिल जलाना जिन्दगी है यही अपना फसाना जिन्दगी दिल लगाना दिल जलाना जिन्दगी दिल लगाना दिल जलाना जिंदगी है यही अपना फसाना जिंदगी है यही अपना फसाना जिंदगी दिल लगाना दिल जलाना जिंदगी दरिया दरिया पी के दुनिया के सितम दरिया दरिया पी के दुनिया के सितम दरिया दरिया पी के दुनिया के सितम आंसू आंसू मुस्कुराना जिंदगी आंसू आंसू मुस्कुराना जिंदगी है यही अपना फसाना जिंदगी दिल लगाना दिल जलाना जिंदगी आज मुझको मुझसे मिलने दे जरा आज मुझको मुझसे मिलने दे जरा आज मुझको मुझसे मिलने दे जरा तू कभी फुर्सत से आना जिंदगी कभी फुर्सत से आना जिंदगी है यही अपना फसाना जिंदगी दिल लगाना दिल जलाना जिंदगी मैंने भी हारी है बाजी प्यार की मैंने भी हारी है बाजी प्यार की मैंने भी हारी है बाजी प्यार की तू मुझे भी आजमाना जिंदगी तू मुझे भी आजमाना जिंदगी है यही अपना फसाना जिंदगी दिल लगाना दिल जलाना जिंदगी सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल दिनैको खिचातानीले दिगदार बनाइदियो दिनैको खिचातानीले दिगदार बनाइदियो घरभित्रको गोप्य कुरा समाचार बनाइदियो छक्क पर्छु म तिम्रा करतूत चर्तीकला देखेर छक्क पर्छु म तिम्रा करतूत चर्तीकला देखेर सोडिम गाउँमा कालो बजार बनाइदियो घरभित्रको गोप्य कुरा समाचार बनाइदियो म मान्छु अझै तिम्रा धुर्त्याई राजनीतिलाई म मान्छु अझै तिम्रा धुर्त्याई राजनीतिलाई एकै आमाका सन्तानमा मारामार बनाइदियो घरभित्रको गोप्य कुरा समाचार बनाइदियो खै तिमीलाई भगवानले कसरी हेर्छ कुन्नी खै तिमीलाई भगवानले कसरी हेर्या छ कुन्नी सोझा सादा नारीहरूको व्यापार बनाइदियो घरभित्रको गोप्य कुरा समाचार बनाइदियो छिन्मै नारी बलात्कार हुन्छ छोरी बाउबाट लुटिन्छे छिन्मै नारी बलात्कार हुन्छ छोरी बाउबाट लुटिन्छे तनावै तनावमा बाँच्नुपर्ने के सरकार बनाइदियो दिनैको खिचातानीले दिगदार बनाइदियो घरभित्रको गोप्य कुरा समाचार बनाइदियो यो गजल मैले वाचन गरे खोटाङ हौचुर उहाँको स्थायी निवास हाल युएई दुबईमा रहँदै आउनुभएको छ टेक चन्द्र रोका र उहाँको साहित्यिक नाम चन्द्रमन निलोम लेखेर पठाउनु भएको छ आजको बुलबुलमा तपाईँलाई फेरि स्वागत गर्छु बुलबुलमा हामी रात्रि गन्थनका साथमा सुमधुर हिन्दी उर्दू गजलहरू सुनिरहेका छौं यसभन्दा अघि अनुप जलटाको आवाजको गजल प्रस्तुत गरेको थिएँ सहीद राईका शब्दहरू थिए मै त हुँ राही सफर ही काम है क्या मेरा पुछे ठिकाना जिन्दगी जीवन कति ठाउँमा सायदमा चलेको हुन्छ सायद शब्दले हामीलाई कतै छोडेको छैन पश्चिमेलीहरू पर्याप्त भन्छन् हामी सायद भन्छौँ सायद अर्थात् निश्चिन्त छैन हो कि जस्तो लाग्छ तर पक्का छैन हुने लागेको सम्भावना छ तर ढुक्क छैन सायद यस्तै हो सायदकै लागि भन्छ सब कुरा सायदमा अड्किन्छ सायदले सबलाई झुलाइदिन्छ सायद निश्चित नबोकेको टुङ्गो नलागेको कहिलेकाहीँ आफ्नै समाप्तिको कारक बन्छ सायद सायदले ठूलो भूमिका खेल्छ यो सायद नभइदिएको भए मानव सभ्यता बिरान हुने थियो निराशाको भुमरीले उडाउँथ्यो हामीलाई प्रत्येक आशाहरू जिजीविसाहरू सायदले सँगालेको छ पशुपतिको आर्यघाटसम्म पनि सायदको प्रतीक्षा गर्छौँ हामी यही सायदले संसार बनाउँछ कहिलेकाहीँ यही सायदले प्रलय ल्याउँछ सायद मै जिन्दगी के सहर लेके आ गया कातिल को मैं अपने ही घर लेके आ गया शायद मैं जिंदगी के सहर लेके आ गया शायद मैं जिंदगी के सहर लेके आ गया कातिल को आज अपने ही घर लेके आ गया शायद मैं जिंदगी की सहर लेके आ गया एकैछिन कुरा गरौँ आँखाको। आँखा नभई मानिसले अर्को कुरा विश्वास गर्नै सक्दैन। आँखा विश्वसनीय अङ्ग हो। संसारका हरेक सत्य र झुट देख्ने यी आँखाहरूमा हामीलाई सधैँ गौरव छ। हामी आँखा देख्छौँ र गौरव गर्छौँ, तर कहिलेकाहीँ यिनै आँखाहरूले हामीलाई धोका दिन्छन्। हामी आँखामा खुब घमण्ड गर्छौँ। दृष्टिभ्रम संसारमा जसलाई पनि एकपटक भएकै हुन्छ, त्यही हो आँखाले हामीलाई धोका दिएको। हामी मिराज पनि भन्छौँ। आँखालाई धोका दिने अर्को वस्तु ऐना पनि हो। ऐनाले पनि धेरै पटक मानिसको आँखालाई धोका दिएको छ। यद्यपि आँखा र ऐनाको सम्बन्ध वर्षौंदेखि अन्योन्याश्रित रहँदै आएको छ। सधैँ हेर्दै आएको ऐनामा हेर्दा किन किन तस्विर आफ्नो लागेन। यो कस्तो धोका कि ऐनामा हेर्दा आफ्नो तस्विर आफ्नो लाग्दैन। यस्तो लाग्यो यो तस्विर कुनै पराईको हो। दिलभित्रका भित्ताहरूमा ढोकाहरूमा के देखेँ भने के देखे भनेको तिम्रा नामहरू पो लेखेका रहेछन्। त्यति प्रेम गर्छु म तिमीसँग। प्रेमी जवाफ दिन्छन्, तिम्रो आँखामा पनि कति परिवर्तन। कहिले देख्छु ईश्वर खुदाले वास गरेका छन्, कहिले तिनै नयनहरूमा कातिलको दर्शन हुन्छ। Oh, कभी कातिल कभी खुदा देखा तेरी आंखों में हमने क्या देखा अपनी सूरत लगी पराई सी अपनी सूरत लगी पराई सी अपनी सूरत लगी पराई सी जब कभी हम चित्राको आवाजमा सुन्दैछौँ हामी यो गजल तेरी आँखों में हमने क्या क्या देखा बुलबुलमा छौँ हामी सुमधुर हिन्दी गीत गजलले साँझ प्यारो बनाउँदै ल्याएको छ तर अब बिस्तारै साँझ छिप्पिसक्यो सायद फेरि मैले सायदमै ल्याएर रोकेँ हामी सुत्नु पनि पर्छ सायद भोलि बिहानका हाम्रा नियमित यात्राहरूले सबैले तय गर्नुपर्छ सबैले सायद त्यसैले अर्को साता फेरि रात्रिगन्थनसहित गजलका सारेगममा भित्र बग्नेछौँ सायद तबसम्मका लागि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरी विदा माग्ने तर्खरमा छौं। बुलबुलको रात्रिगन्थन शैलीको वाचन तपाईँलाई कस्तो लागिरहेको छ कृपया पत्राचार गर्नुहोला। कार्यक्रम बुलबुल पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल। इमेलका लागि बुलबुल एट यूएन डट कम डट एनपी। अर्को बुधबारसम्मका लागि अछामका शिशिर सुरेशको गजल वाचन गर्दै शुभरात्रि भन्छौं। कि तिम्रो चेहरालाई कालो सूचीमा राख, कि तिम्रो चेहरालाई कालो सूचीमा राख, नत्र यी आँखालाई कालो सूचीमा राख। भोलिदेखि नजर नजरको दुर्घटना हुने छैन, भोलिदेखि नजर नजरको दुर्घटना हुने छैन, आजै गाडीको सिसालाई कालो सूचीमा राख, नत्र यी आँखालाई कालो सूचीमा राख। मलाई तिम्रो बिहेमा बोलाउनुभन्दा पूर्व, मलाई तिम्रो बिहेमा बोलाउनुभन्दा पूर्व, ती कलिला दुलाहालाई कालो सूचीमा राख, नत्र यी आँखालाई कालो सूचीमा राख। मैले बोतलसँग खेल्न सुरु गरिसकेँ आमा, मैले बोतलसँग खेल्न सुरु गरिसकेँ आमा, अब बचपनको गुडियालाई कालो सूचीमा राख, नत्र यी आँखालाई कालो सूचीमा राख। त्यो रात जम्मै यादहरू बटुलेर आएको छु, त्यो रात जम्मै यादहरू बटुलेर आएको छु। प्रिय तिम्रो तकियालाई कालो सूचीमा राख, कि तिम्रो चेहरालाई कालो सूचीमा राख, नत्र यी आँखालाई कालो सूचीमा राख। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।